नमस्कार, स्वागत तथा अभिवादन रेडियो पत्रिका ओजेलका खबरबाट। खबरमा छु म प्रेम सुनार। श्रोता, रेडियो पत्रिका ओजेलका खबर हरेक सोमबार साँझ ठिक यसै समयमा प्रसारण हुने गर्दछ भने मङ्गलबार साँझ 7:15 बजे रेडियो रिपब्लिक 88.2 MHz बुटोलबाट पनि प्रसारण हुने गर्दछ। त्यस्तै रेडियो रेसुङ्गाबाट शुक्रबार बिहान 9:15 बजे पुनः प्रसारण हुने गर्दछ भने चर्चित अनलाइन मिडिया gulmi.com, गुल्मी टाइम्स र हाम्रो gulmi.com पनि 24 घण्टा पुराना अङ्क समेत सुन्न सकिनेछ। कार्यक्रम ओजेलका खबरको प्रधान विषय अनियमितता, भ्रष्टाचार, समाजको विकृति विसङ्गति हो। त्यसका अलावा ओजेलमा परेका स्थान र व्यक्ति, हाम्रो मौलिक संस्कृतिको पनि हामी खुलेर चर्चा गर्नेछौँ। हाम्रो यही यात्राको आज हामी 138 श्रृङ्खलामा छौँ। आज हामी प्रस्तुत गर्नेछौँ महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा एउटी युवतीमाथि गरिएको जघन्य अपराध र त्यस अपराध विरुद्ध सशक्त प्रतिवाद गरी जित हासिल गरिएको एउटा घटना पुनः प्रसारण गर्नेछौँ। त्यस्तै नियमित स्तम्भ जीवनको गोरेटोमा गुल्मी अर्खलेका एक दलित परिवारको बिचल्लीको कथा व्यथा सुनाउनेछौँ। त अबको पौनी एक घण्टा हामीसँगै रहनुहोला। इस ओझेल का खबर का प्रायोजक न्यू मैत्री रेस्टुरेंट एंड बार अब थप व्यवस्थापन का साथ तपाईको सेवा मा समर्पित। हजुर, स्तरीय खाजा नास्ताका लागि विशिष्ट व्यक्तिहरूको विशिष्ट रेस्टुरेन्ट बन्न सफल। स्वच्छ, सफा, स्वादिष्ट खाजा नास्ताका लागि सधैँ सम्झनुहोस् न्यू मैत्री रेस्टुरेन्ट एंड बार, लाकुरीमन स्तम्घास गुल्मी। धेरै श्रोताले त केही हप्ता अघि प्रसारित सनसनीपूर्ण प्रेम कथा सुनिसक्नु भएको छ। तर धेरै टाढाबाट तीज मान्न आउनुभएका चेलीहरूले त्यो प्रेम कथा नसुनेको हुँदा हरितालिका तीजको अवसरमा महिलाहरू आफू विरुद्ध गरिएको धोका छलछाम विरुद्ध कसरी उत्रिनु पर्छ त भन्ने कुराको उदाहरण यस वर्ष गुल्मीकी एक युवतीले पेश गरिन्, जुन रिपोर्ट ओजेलका खबरमा प्रसारण भएपछि विशेष त उनको फिल्मी शैलीको डायलग सर्वाधिक चर्चामा रह्यो। अत त्यो रिपोर्टको केही अंश सुनाउँदैछौ। घटना विवरण के थियो भने उनलाई प्रेम विवाह गर्ने भन्दै उनको अस्मिता लुटियो र पछि काली गण्डकीमा लगेर बेहोश पारेर फालियो। त्यस विरुद्ध कसरी उत्रिन् त उनी अनि कस्ता कस्ता हुन्छन् प्रेमका खेलहरू, सुनौ यो रिपोर्ट। म बिच बाटोमा पुगेको थिएँ, त्यसपछि बाइक आयो, बाइक आएपछि बस त बस भन्यो, फेरि मैले मानिनँ। त्यसपछि मेरो हात छोपे, हात छोपेपछि तँलाई तेरो घरमा दिदी बहिनी छन् कि नै भनेको, त्यसपछि छन् तर हुन्छको आदेश छ, मैले तँलाई लानै पर्छ, म पैसा मलाई 50,000 पैसा मिल्छ भने, अनि त्यसपछि त्यसलाई मैले एक थप्पड हिर्काइदिएँ। हिर्काइसकेपछि पनि त्यसले मलाई देब्रे हातमा इन्जेक्सन लगाए, इन्जेक्सन लगाएर मलाई लगेर कल्याङ पुऱ्याएर फेरि म बिहोसै थिएँ। तर होसमा आउँदा होस पनि थिएन मेरो, को कहाँ छु म त, त्यो पनि याद थिएन मलाई। त्यसपछि मैले दुईचोटि पानी दिनुहोस् मलाई भने, मैले त्यसलाई चिनेकै, त्यसपछि पानी दिनुहोस् न भन्दा ट्याब्लेट राखेर मलाई पानी दियो। पानी दिएपछि आफू कहाँ गए त्यो मलाई थाहा भएन। त्यसपछि म बहुतारिँदै फेरि चौकीमा गएँ। यसको सच्चाइ पुरै सबैको अगाडि ल्याउनु थियो र मैले यसलाई फकाइ फकाइ सोध्थेँ, यो सबको कसको कारण गरिहोस्, अरूलाई त भन्न सक्दिनुहोस्, मलाई भन भन्दै मैले यसलाई रुँदै सोध्दै गर्थेँ। यसले मलाई भन्थ्यो, अरू कसैलाई भन्ने थिएन। त्यसपछि यसलाई मैले एउटा चिठी लेखेर पठाएँ, सब तैँले जे जे घटना गरेको त्यो सबै गर। मैले तँलाई बुटुल पनि जोगाएको थिएँ, अहिले पनि जोगाउँछु, मैले तम्गास पनि मैले तँलाई आफै जोगाउँछु, तर तैँले एउटा चिठी लेखेरै पठाउनुपर्छ, जे जे घटना गरिस्, जसको कारण गरिस् त्यो सब लेखेर पठा। मैले चिठी पनि कसैलाई देखाउनु, म च्यात्र फालिदिन्छु, मैले तँलाई फेरि पनि जोगाउँछु, केस हाले पनि मैले जोगाउँछु, म तँसँग बिहे गर्छु, तर मलाई सच्चाइ पुरै बता, म होजमा छैन, सबैको मैले गाली खाइदिउँ भने। तब त्यसले चिठी लेखेर महेन्द्र स्कुलमा पढ्थेँ म, त्यही स्कुलमा चिठी गयो। चिठी गइसकेपछि मेरो बहिनीले मलाई चिठी लिएर, त्यही चिठी लिएर दिइसकेपछि मैले यसको सब कल्याणमा त्यही दिन त्यही चिनेँ, यसले यस्तो गर्दो रहेछ भनेर मैले यसलाई कहिले जिन्दगी कहिल्यै पनि नसुझेकी मान्छेले मैले त्यही चिठीको आधारबाट यसलाई चिन्न थाले, यो यतिसम्म पापी रहेछ भने। मुटु छुने बिलौनाहरू छन् त्यस पत्रमा। उनका प्रेमीले विवाह गर्न चाहेको तर परिवारले नदिएको पत्रमा उल्लेख छ। आज मैले त्यो पत्र पढ्ने हो भने 1 घण्टा समय लाग्छ, जुन 10 चोटि दोहराई दोहराई पढौ पढौ लाग्ने उपन्यास जस्तै छ। त्यस पत्रका अनुसार उनी माथि जघन्य अपराध भएको छ। त्यस विरुद्ध जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएकी सुषमा आँखामा आक्रोश र आँसु लिएर आएकी थिइन्। प्रहरीले सुजनलाई पक्राउ गरेर ल्याएको रहेछ। सुजनले भने ती सबै आरोपहरू झुट भएको बताउँदै थिए। उनले झुट हो भन्न साथ सुषमा उनलाई झम्टिन थालिन्। पटक पटक सुषमाको आक्रोश थेग्न प्रहरीलाई समेत हम्मे हम्मे परेको थियो। जिल्ला प्रहरी कार्यालयमा उनीहरूको मुद्दा सहजीकरण गर्न रेडियो रेसुङ्गाका अध्यक्ष दिल्लीराज भूषाल, नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सभापति सुरेश चन्द्र भूषाल, होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष युवराज भण्डारी, नेकपा एमालेकी नेत्री दिल शोभा पुन, नेपाली काङ्ग्रेसकी नेत्रीहरू सीता बलाल, लक्ष्मी पाण्डे र धुर्कोट वस्तुका समाजसेवी जोगुलाल भण्डारी हुनुहुन्थ्यो भने साथमा प्रहरी निरीक्षक रबिन विष्ट, प्रहरी नायब निरीक्षक कृष्ण प्रसाद ढकाल र महिला प्रहरी हवलदार विष्णु नेउपाने रहनु भएको थियो। सुनौ छलफलमा सहभागीहरू यस घटनालाई कसरी चित्रित गर्छन् त? सर्वप्रथम नेपाली काङ्ग्रेसका पूर्व सभापति सुरेश चन्द्र भूषाल। यो विचित्रको छ, नीतिमा ज्यादै महत्वपूर्ण कुरा के छ भने ढाँट्नाले मूर्खहरू बोलिया हुन्छन् भने जस्तै यो हाम्रो मित्र ज्यादै ढाँट्न सिकालु र उनलाई कसरी प्रोत्साहन गर्ने कुराकानीमा ढाँट्ने प्रवृत्तिको विद्या सिकाएका छन् जसले गर्दा यसरी अभिव्यक्त गरिरहेका हुन्। वास्तवमा भन्ने हो भने यो कुनै पनि महिलाले कुनै पुरुषसँग पर पुरुषसँग मेरो यसोसँग यसरी सम्पर्क भएको थियो भनेर अभिव्यक्त गरेको इतिहासमा कहीँ छैन। वास्तवमा यसले सहर्ष स्वीकार गरेपछि यो समस्या समाधान गर्न सकिन्थ्यो। यो बदमास आफू भएर पनि यो बदमासी लुगाउनका लागि चातुर छ, यही कुराकानीमा म विश्वस्त छु। त्यस्तो डरलाग्दो घटनाका आरोपी सुजनले कुनै पनि कुरा हुँदै होइन भन्न थालेपछि रेडियो रेसुङ्गाका अध्यक्ष दिल्लीराज भूषालले यसो भन्दै हुनुहुन्थ्यो। अचम्म छ कति पनि नभइकन यो यत्रो केटीले यसरी त अलिकति पनि शारीरिक सम्बन्ध केही नभइकन त्यो सुनको लेख्नु होइन। यिनको जिन्दगी त गयो नि विचार, एउटा दाग लागिसकेछ। केटी मान्छे यस्तो चारजना मान्छेको अगाडि नराम्रो बन्न कसैलाई पनि छैन के। छलफलमा वस्तुका समाजसेवी जोगुलाल भण्डारीले केटाको पक्ष लिन खोजेका हुन् कि भन्ने अनुभूत गर्न सकिन्थ्यो। सुनौ उनै जोगुलाल बुटवल चौराका रामु अरियाल अनि ती युवती र आरोपित युवा बीच भएको छलफलको सम्पादित अंश। यसले मलाई यस्तो भनेर पठाएको, घर जा घर स्वीकार गर्छन्, पहिला मलाई छ महिना पछि बिहा गर्छु भनेर मैले यसलाई जोगाएपछि यसले 23 गते मलाई घर जा भन म घर गएँ। यसको परिवारले पनि मलाई फोन गरेर आऊ मैले स्वीकार गर्छु भनेर म घर पनि गएकी, मेरो 3 दिन बसेकी पनि हुँ म, र 25 गते छोरो लिन जाऊ भनेर राम मन्दिरमा यसको परिवारले पनि पठाएको, यसले पनि मलाई बोलाएको पनि हो। हेर्नु तिमीलाई यसले फोन गरेको आधारमा तिमी त्यो घरमा भित्रिनु पुग्यो होइन, म आउँछु साँझ आउँछु म भनेर म यसको घरमा पनि गएँ। तिमीलाई के भन्यो रे यसले? यसले मलाई घर जाऊ मैले स्वीकार गर्छु, 6 महिनापछि बिहा गर्छु भनेको थिएँ, अब घर जाऊ मैले स्वीकार गर्छु भनेको। अनि त्यो भनिसकेपछि तिमी घर गयौ? यसको परिवारले पनि मलाई स्वीकार गरेको थिए, त्यसपछि म यसको घर पनि गएको। 3 दिन बस्यो बसेकी पनि। तिमीलाई फर्स्ट टाइम त्यहाँ जाँदाखेरि को हो के हो कहाँबाट आयो बहिनी भनेर यसको बुवा मम्मी होइन सबैलाई थाहा थियो। हाम्रो लप छ भन्ने त्यो गाउँलाई सबैलाई थाहा थियो। यसको परिवार पनि मसँग फोनमा बोल्थे र यसको परिवार पनि बोल्थे, एक एक सदस्यलाई सोधिन्छ, सबैलाई थाहा थियो यसको र मेरो बारेमा। हजुर त्यो हुँदा हुँदै अब मलाई केही हुन्न भनेर ढुक्का साथ तिमी त्यो घरमा भित्रिन पुग्यो होइन? होइन, म तिनीहरूले बोलाइसकेपछि त म जानु पर्यो नि। यसले मेरो जिन्दगी बर्बाद गरे भनेपछि त तिनीहरूले बोलाउँछन्, यसले बोलाउँछ भनेपछि म जानमा त्यसमा के आपत्ति भन्नु त? आफै सोच्नु त, केटा छैन त्यहाँ, केटा नभएको अवस्थामा मलाई त्यहाँ त्यो घर परिवारले स्वीकार गर्ने कि स्वीकार्दैन भन्ने सोच्यो कि सोचेन? सोची थिएँ मैले, सोच्नु त यसले घर त फोन गरेर भनेको रहेछ नि केटी आउँछ राख भनेर, त यसले यसले नभनेकी त मलाई त घरभित्र जाने अधिकार त थिएन नि पहिला त। तिमीसँग पहिला फोन भएको कारणले अनि त्यहाँ तिमी सहज रूपमा गयो होइन, जाने बस्ने पनि गर्थे म पहिले। तिमीलाई पहिला बस्ने हो नि खाने जाने पहिल्यैदेखि, त्यस्तो तिमीलाई त्यस्तो अप्ठ्यारो हुँदैन थियो है? अनि त्यहाँ गइसकेपछि तिमीलाई पहिलोचोटि उनीहरूले के भन्यो? तिमीलाई त्यहाँ के भन्यो? मैले त आफ्नो नातो गरिनँ, मैले त दिदी भिनाजु जो भन्थे उहाँहरूलाई, दिदी भिनाजु म आज यहाँ बास बस्छु भनेर होइन, त्यो भनेको होइन, म पठाएर आइकिम भनेर म सिधै जवाब दिएकी। राम्रो हुन्थ्यो तपाईँ नगरिदिनुहोस् न, धेरै क्रस क्वेसन भयो होइन, सरले बिचार अनि उहाँले सोधे नि, मैले जवाब दिन सक्छु भन्नु सधैँ भन्नुहोस् होइन, अनि के सोध्नु सुन्न दिनु न, अधिकार छ मैले दिन्छु, बाउ जस्ता दिन्छु, अनि बाउ बराबरका त हुन् नि, त्यही भएर मैले जले जले क्वेसन सोधे पनि मैले यहाँ सबैलाई जवाब दिन्छु एक घण्टा गरेर सुन्नु पर्नुस् त्यहाँबाट बाहिर निकोरमा कसरी बाहिर मलाई यसलाई लिन भनेर बुवा मम्मीले यसको बाबा मम्मीले मलाई लिन भनेर मन्दिरमा पठाउनु भयो र यो र म साँझ घर फर्किने तरिकामा थियौँ र साँझ हामी दुईजना ठिक्क साँझ परेपछि आउने भनेर तयारीमा मैले यसलाई लिन गएकी राम मन्दिरमा त्यो दिन यो आयो रुद्रबिनी राम मन्दिरमा आयो र आएर लगेर मलाई खालो यसले खालो लगेर भन्दाखेरि म पुगालिङ चौकीमै थिएँ चौकीमा सरलाई तैँले त के हो भन्छस् र तैँले के हो भनिदिनुहोस् त के हो भन्छस् तैँले भन् त म मरेको भए बरु तँलाई कसैले केही गर्थेन तर जिउँदै छोडेर गल्ती गरिस् कि तैँले त बरु एक छुरा हालेर मारिदिएको भए त ठिक हुन्थ्यो नि तँलाई साथमा यसकी बहिनी थिएँ मैले यसलाई दाई मात्रै भन्थेँ यसलाई दाईको नाताले मात्र बोल्थेँ तब यसै लियो पहिलोचोटि मलाई कल गरेको पनि यसै लियो र माया गर्न सिकाएको पनि यसै लियो मलाई र किडन्याप गर्न पनि यसैले सिकायो मलाई र सजाय दिन म आफै सिकेँ भन अब के भन्ने यस तैँले तँसँग केही हामु हा भन् त अझै यो पनि गरेको होइन भन् त्यो पनि होइन त्यो पनि तेरो बाउले गरेको यो सब नत्र तेरो बाउ जति तेरो बाउ भगवान धाउँछ नि त्यति पापको किट छ बुझिस् भन अब तेरो बाउले गरेको यो तैँले गरिनस् मैले गरी होइन भनेपछि तैँले कल गरेको भन् तेरो बाबामाले गरेको बुटल तैँले मलाई लगाएर राखिनस् तेरो बाउले लगाएर तेरि आमालाई राखिरहेछ हो कि नै भन् त अब भन् जवाब दे के जवाब दिनेस् दे मार्नलाई किन मारेनस् किन जिउँदै छोडे थिस् भन् त तँलाई जिउँदै छोडेर मलाई यहाँसम्म गरा लियो नि सोचेनस् तैँले त्यो बेलामा मैले पनि सोचेको थिइनँ तैँले लगाएर मलाई फाल्लास् भनेर केटाहरू लाउलास् भनेर नि मैले पनि 1% सोचेको थिइनँ मैले तँलाई मलाई यसरी लगाएर फाल्लास् र मलाई मार्न लगाउलास् भनेर मैले 1% पनि सोचेको थिइनँ जति तँलाई मैले दया र धर्म गर्दै गएँ जति जोगाएँ त्यति मलाई पाप र मलाई मृत्युको मुखमा परिण चाहिँ तैँले गराउनु सिकाइस् अब भन् झिका थियो नि केटाहरू जो जो हुनु झिका जुन इन्जेक्सन लाथिस् त्यो इन्जेक्सनले फेरि र जुन जुन ठाउँमा लगाएर फालिस् त्यो त्यही ठाउँमा लगाएर फेरि होसमा देखा मलाई होसमा लगाएर फाल र पछिल्लो चोटि कुन केटा हो र कुन कुन बाई कुन जीप कुन स्टार गर लगाएर मलाई देखाउनै पर्छ र आज तेरो बाबुआमा तिनी केटा र तिनी जीप बाइक अगाडि आएर स्टार हुनै पर्छ नत्र तैँले जबसम्म हो भनेर आफ्नो गल्ती स्वीकार गर्दैनस् तबसँग मेरो यो काम साबित गरेरै छोड्छु मैले तैँले होइन भनेर साबित गर्न सक्छस् भने गरेर देखा तैँले पनि तैँले साबित गर्न सक्छस् होइन भनेर सक्छस् भने देखा तैँले पनि तैँले पैसाको पावर देखाउँछस् होइन तर पैसा तैँले पैसै लगाएर मलाई मार्न लगाइस् एउटा केटीले मर्ने बेलामा पानी भनेर माग्दा पनि तैँले पानी नदिएर उसलाई एउटा केटीको ज्यान बच्छ भने पनि तैँले पानी नदिएर मार्छस् होला त जस्तो पापी जति सोझेर इमान्दार छस् नि त त्यति पापी र घमण्डी छस् बुझिस् के सारिस् तैँले एउटी दिदी कि बहिनीलाई लगाएर 24 घन्टा डस्छस् तैँले